ಗಂಗು ಭೂಮಿ ಅಷ್ಟಮಂಗಲ ಗಂಗು ಚಾದು ನಿತಿ ನಗು ಜೀಗುನೇವಾ ಮೈತ್ವ ರೇಖಾ ಜಾನ ಜೀ ಸಕ ಶಾಸಗು ಜಾತಿ ತೇ ಸ್ವಾಯತ್ತ ರಾಜ್ಯ ಲೀಕ ಪಾತ್ರೆ ಚಿಲಿ ಮಿಲಿ ರಾಷ್ಟ್ರ ಝಾಝಾ ಭೈತ ಝಾಕೆ ಜೀಗು ಚಾತಿ ಜೀಗು ಹೀ ಸಕಶಿಗು ಮಂಕಾಸ ಮೆಟ್ರೋ ಎಫ್ಎಂ ವಿಪಿ ಪ್ರತಿಕೂ ಪಾಲಸ್ಕು ಸೇ ಮಹಾನಗರಪಾಲಿಕ ನ್ಯವಯಾ ಮೆಟ್ರೋ ಎಫ್ಎಂ ಗುಪಿ ಫುಟಿ ಖೂ ಮೆಗಾಹರ್ಜೆ ನೇಪಾಲ ಮಂಡಲ ನಿರ್ಣಿತ ನಚನಾ ಜಿಮ ಚಿತ ಜಿ ಉದಯ ನುಸಾಮಿಯಾ ಹೌ ನೇಪಾಲ ಸಂಬ ಚಿಂಚಸಾವ ಸ್ವಿನ್ಯದ ಥಿನಾಗ ಅಮೈ ಸೋಮ್ಬಾ ನೇಪಾಲ ಮಂಡಲ ದಕ್ಕೆ ನಾಪಾಂಗು ಬೇ ಥೌ ಬುಖ ನ್ಯವೆ ಗಜಿ ಥೌ ವನೆ ಥೌ ಯಾ ಜಾಜುಲೆ ಮುಮು ಬುಖ प्रक्रिया बिहू होने को देखो कासा मिथे को निम मने मैया को सरजो को सत्तारूढ़ दल या सभासद तर्क सत्तारूढ़ दल सहमति पाखे बिहू नेत स्व को प्रचंड या द्वप बैठक असफल जीव विपक्षी पार्टी त आम हड़ताल पाखे ओ न्याचों को बस करेन्द्र जनाथ प्यम सीत सत्तारूढ दल या सभासद तेस प्रक्रिया उन्हें तो मने मजी गठे कासा मिटे को तर नियम मने मैया को सरजो को तर्क तक दो संविधान सभा या आईतवार चौंक बैठक धारणा तेक छोले सभासद तेस अजागु तर्क तक ख अंतिम इले सहमति को तैयार खसान तर सहमति मजी में प्रक्रिया पाखे सुन बिछोनी मजी को सभासद तेस सुझाव दिए दो दक्षीय दुने नुको संविधान बिल को शक्ति को साझा प्रति प्रतिबद्धता दोगुनी प्रतिबद्धता कथा जयाको बाहेक मेघको विकल्प मडको सभासदको सुझाव दो नेपाली काङ्ग्रेस सभासद रमेश लेखकको फुटबल ग्राउने कासा मिति त दुहाउने ढुङ्गा नियम माने या मखड्का त्याउ सुयात छुट बी मजुरका तैदिल कासामिजिया मैदानले कुहाउने ढुङ्गा अन्तिम यी तक कासा मितिमा नियम माने जी मखड्का त्याउ त्यागो प्याची मजुरका वेकल तैदिक डो संविधान सभा प्रश्नावली समिति गठन याना विवादित विषय कोजाकी मागो दासे वेकलम प्रतिवेदन या त संवाद समिति स्वयं मजुको विचार तैदिको ख मेघो छको प्रसङ्गे वेकल जातीय राज्य विरोध यासे परिवार बहुजातीय जीको तर प्रदेश जातीय देहका समस्या समाधान चिरार काटेको विचार तैदिको ख टुङ्काहे नेकपा एमाले सभासद गोकर्ण विष्ट सहमति नीति गकोन दलीय शीर्ष नेता तेत लचकता केन्द्र इनाप्यान जिल्ला पार्टीय घोषणापत्र कथा अदान कयाव सहमति जुइमको ताहे थपिनीको दलमा सहमति हो मिश्रित निर्वाचन प्रणाली हुने त तयार दुर्गा उयकल तैदिल दलीय नेता त सकारात्मक जोश अझ सहमति माले भएको थाहा दुगो तैदिसे उयकल संविधान हिताय अवस्था निकास प्या वैमुखका तैदिल सहमति नामे नेता तेस संविधान सभा त बन्दक दिएको डोपमा ब्यादिसे वेकल जाय बाँडफाँडियाको सुझाव तक ब्यादिको ख जनता राय त अवमूल्य न्याना हुने फैमुखका तैदिसे वेकल संविधान सभा दुनिया विशेष व्यवस्था याना डोपमा विषय त कोच्याकी माको विचार तैदिएको ख एकीकृत माओवादी सभासद शक्तिबहादुर बस्नेत सत्तारूढ दल तैको यथास्थिति मोह हो संख्या अहङ्कार्य कारण सहमति जुई मफुको डोपमा ब्यादिएको ख छिङगुङ दलीय मोर्चा संयोजक निशा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारूढ दलीय नेता तथा सहमति पाखे विष्णु स्वागत डोप व्यधिको डोम प्रधानमन्त्री सुशील कोइराला व एमाले अध्यक्ष केपी शर्मा ओली थद जुजो व नेपित रैती त्यागेको प्रवृत्तिका कारण सहमति जुइमफुको वातावरण सेनाउन चुचङको टिप्पणी यहाँ दिएको डोम प्रधानमन्त्री व ओली राजा ख थपि इमीको रैती खलार काटेको तसै वेकल प्रक्रिया उनीको निम्ति बल प्रयोग यात्रा छ उक्त प्रतिवादी आएको जिल्लाका तैदिएको डोम एकीकृत नेकपा माओवादी नेतृत्व चिङगुङको दलीय मोर्चा आतपाई दुने दलीय सहमति नीतिको तयनको मोर्चा न यहाँको गतिविधिबारे संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमवाङ यात जानकारी यहाँको ख संविधान सभा पाउने आइतबार अध्यक्ष नेमवाङ यात नाप्लाना मोर्चा सम्बन्ध दल मोर्चा यहाँको सल्लाह वा दलीय सहमतिको तयबारे जानकारी यहाँको ख सङ्घको दल वा मधेसी मोर्चाले चाहिँ मधेसी मोर्चा सहित पछि सत्तारूढ दल दिशा जोको सहमति कुतायबारे जानकारी दिएको छ मोर्चा संयोजक प्रचण्ड सभामुख त सहमति नीति कुत याके त इनापियान दिएको ख लिसले अध्यक्ष निमाङ जनता विश्वास सेना स्वीसको दलले त सहमति लिँदा नुगो संविधान जारी आएको जिम्मेवारी दियो भने सामूहिक सहलह पाखे निकास माने त इनापियान दिएको ख प्रधानमन्त्री सुशील कोइराला माघ 8 गते संविधान जुरी मुफ्त राख समग्र देश पराजय समग्र देह पराजय जुगो जुगले फत्तले सहमति मकसद प्रक्रिया अनुसार संविधान जारी माघ ख तैदिगो राष्ट्रिय मुक्ति हलिया समाज महासंघ पाखे मुक्त हलिया पुनर्स्थापना सम्बन्धी प्रस्तुति आगो ज्ञापन पत्र लगान कासे उगो ख तैदिगो ख प्रधानमन्त्री कोइराला माघ 8 गते उयो त महजको ई लिहतुको जुगले संविधान निर्माण नीति सुनान हिलचेक्रा या मजीको संक्षिप्त विजय जीको स्थिति संविधान वलदास मुक्त हलिया समाज महासंघ या पदाधिकारी आश्वस्त यसैकन तैदिगो ख नोगो संविधानले संक्षिप्त विजय जीको स्थिति दै दलित मुक्त हलिया मुक्त कमैया तेगुन अधिकार सुरक्षित जिरेका दावी यहाँ जिल्ला देश थगो स्वरूप हिलित्यङको यी थिएन चुचोको यिनै ऐतिहासिक कारण चिठी पङ्गको तैदिसे प्रधानमन्त्री कोइराला संविधान निर्माण नीति समाजीय कोय वर्ग व समाजमा सकारात्मक दबाव बिमाको विचार पङ्का दिएको ख राष्ट्रपति डाक्टर रामवरण यादव निर्धारित इले संविधान जारी जीको विश्वास पङ्का दिएको थियो जनकपुर स्थित अञ्चल अस्पताल स्थलगत निरीक्षण भ्रमण चले पत्रकारिता लिसे खलासे उयकल उखलाए विश्वास पङ्का दिएको ख दल तेसा आम नेपाली जनता यता अमृत सम्मान संविधान बिमाको प्रमुख आवश्यकता दुगो खकुला दिशे राष्ट्रपति डाक्टर यादव माघ 8 गते हे संविधान जारी याना नेपाली जनता यहाँको आशा पुरा या पाखे दल त सहमति वातावरण उनी माघो खे आवश्यक दुःख बिएको ख राष्ट्रपति डाक्टर यादव अस्पतालीय अवस्था दयनीय जोको खा दुःख पङ्कुसे उक्या विकास नीति सरकार तत्परता किने माग ख तैदिएको ख अस्पतालले हालसाले निर्माण जोको आइसियु भवनले निरीक्षण चले उयकल पदाधिकारी व कर्मचारी तालिसे खलाबला यहाँ दिएको ख सभामुख सुभाष चन्द्र नेमल दलतीय दठी सहमति मजुका उहीको माग 8 गते संविधान जारी मजीको ख तैदिएको डोम प्रारम्भिक बाल विकास या नीति सभासदको सहकारी समन्वय समूह इसिडी ककस व सेतो गुनास राष्ट्रिय बाल विकास सेवा आइटुबा गोसागोको परामर्श गोष्ठी यता सम्बोधन यहाँ चाहिँ उयकल दलटेको क्रियाकलाप यता कया असन्तुष्टि पङ्का दिएको ख सभाध्यक्ष निमाङ दलीय नेता त्यसै निको दुने विषयले सहमति यहाँका तैवै चुनचासान अझको अवस्था मगाएको ठासे आज जनता सहमति जुइमफुको बारे दलीय नेता निमाको यी उहाँको दुर्गा तैदिएको डोम उहाँको सहमति जुइमफुको कारण या बारे दल त्यसै स्पष्ट ध्यामार गर्न तैदिएको डोम सत्तारूढ दल नेपाली काङ्ग्रेस नेकपा एमाले गुङ्गु बुढाए प्रस्तावको त संविधान सभा द्वितीय बहुमत खाका माघ 8 गते संविधान जारी आएको तथा तयारी यान चुन्चको इले संविधान सभा दुठ्याको दुमुठ्याको नपाएना स्वीको पहिचानवादी राजनीतिक दलतेको गठबन्धन दिएका आम हडताल तको बनेको तयारी यान चुन्चको ख सिधोको धोम सङ्घर्ष ज्याजो पित बिगो नीति गृह कार्य तक सुरु जुटोको सङ्घर्ष थो ज्याजो पिटुबीको नीति गृह कार्य तख सुरु जुइदोको दो प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी एकतले संविधान सभा दुख्याको पहिचान पछि दल चिङगुङ्गो दल दुख्याको संघीय लोकतान्त्रिक गठबन्धनले मुजाचना उ गृह कार्य सूर्याको ख संविधान सभा दुख्याको दुमुख्याको समिति यान निजुको दलीय गठबन्धन संविधान सभा दुख्याको व पिनेलाञ्चोको मेगु च्याको दलीयतन समावेश यान स्वीगु दलीय गठबन्धन देखिको तयारी सूर्याको ख ओके नीति संघीय लोकतान्त्रिक गठबन्धन गठबन्धनीय कार्यदल गृह कार्य यातनाप आन्दोलनीय ज्याजोतक प्रस्ताव यात पाला ब्योगु दो बैठक आन्दोलनीय ज्याजोया बारे सहलभ्यका तत्काल सार्वजनिक याको तयारी ज्याजोको ख ताको दो आन्दोलनीय ज्याजो नाप जिल्ला जिल्ला सूर्याको कथया तयारी ज्याजोको दो जिल्ला प्रदर्शन निषे नाकाबन्दी तकै ज्याजो याको ख नेता त्यस ताको दो पुस महिना है जिल्ला जिल्ला ज्याजो याको अलि माघ महिना प्रदेश स्तरीय आन्दोलन याको घोषा ज्याजोको दो प्रदेश स्तरीय आन्दोलन प्रदेश स्तरीय आम हडताल याको तक ख प्रस्ताव दुटा गति ताको दो प्रदेश स्तर तुङ्का राष्ट्रिय स्तरीय आम हडताल यातन संघीय लोकतान्त्रिक गठबन्धन नेतृत्व तयार ज्याजोको दो सत्तारूढ दल नेपाली काङ्ग्रेस नेकपा एमाले व एकीकृत माओवादी नेतृत्व दटी जोगु बैठक संघीयताय सभाले सहमति जुइ मफेमा संघीयताय त यथावतया माघ आठ गते संविधान जारी याको अलि द्वितीय बहुमत लिदास निर्णय याना हुने गोटेको प्रस्ताव भए एकीकृत माओवादी नेता त बैठक तुवाता पिहावको ख नेकपा मसाले महामन्त्री नाप अर्ध भूमिगत नेता मोहन विक्रम सिंह 2047 सालीय संविधान हेरेको रहेका एमाले अध्यक्ष केपी ओली तडङको सोचाइ या खतरनाक जोगो ख तैदिएको दो सबो अनलाइन पत्रिका लिसे खलासे वेकन तैदिएको दो नाप जुजुवादी तेस ताइको तकलाई ठिक जो तर केपी ओली है तयाको तैको 2047 सालीय संविधान हाकन माकेको रहेका तैको ख त तस्क ज्ञानपुको सोचाइ खर्गा वेकन तैदिएको दो नेपाली राजनीति बारे इले बिले नवना चर्चा वयचना डिम अर्थ भूमिगत नेता सिंहय उगो ताफु पिहाव या त मन त्यस अर्थपूर्ण रूप कया है चौक दो नेवा स्वायत्त राज्य नीति आन्दोलन जनवेचनको नेवा स्वायत्त राज्य मङ्का संघर्ष समिति ओहीको पुस 15 गते नेवा एकता दिवस यात आन्दोलन रूप हानेको नीति मेघ छगो बैठक चौक दो मेघ शनिले चौकको बैठक मुजात मुजाय दठी प्रस्तावित जाजोयत कया सहलयनाले सार्वजनिक याको तयारी याको क प्रस्तावित जाजो कत पुस 15 गते जुलुस सहित थाथासे चाइला बस्नुपुली छको तजीको सभा याको जुगटो अठ्या ट्वा ट्वाले ट्वा भेलानी से कया नेवा व्यापारी पत्रकार मिसा नको चिठी खय भेला याको मोटरसाइकल रयाली याको लगायत प्रचारात्मक जाजो कत मेमेको जाजो त न याको ख तागो दो अठ्या सांस्कृतिक भोजन नप याको प्रस्ताव दुचा गते तको दो उकथाय जाजो नप जाजो या जुगो दिखुनो जाजो जीको दिन बैठक लिपा सार्वजनिक याको जिरका ताको दो मंगल शुक्रबार मार्च पास याको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले बैठक ठास ठौ चोनितको दो नेपाल विद्युत प्राधिकरणले लापरवाही या कारण ज्ञानचङको बस 11,000 भोल्टिय करेन्ट प्रवाह जीवन निम मिसालिसे पेम सिको दो प्राधिकरण प्राधिकरण विद्युत प्रवाह जाँचको हाइटेन्सन तार यङ्केको खै वास्तवमा याव कुटुङ्गेचोको तार लाना ज्ञानचोको बस ल्याव दुर्घटना जोगो ख यहाँ सिन्धुपाल्चोकिया पाङताङ कार्तिके वनचोको बा 2 ख 2702 नम्बर बस आइतबार हिँडे बरामची तैको बरामची गाविस बालुवा हाइटेन्सन या तार थियो उगो घटना जोगो ख बसे नियमसँग अपवा यात्रु दोगो खस चिनसम्मक यात्रु त करेन्ट लाना कापा जोगो दो सरकार निगोसिएट जाको सञ्चालन यहाँको करिब 46 यही महानगरपालिका न ठोय प्रक्रिया भनेको तयारी यहाँको गोठो महानगरपालिका आइतबार थगो सुन्या पनि वडा निसे सहकार्य यहाँको दो सरकार पुस 1 गते निसे तस्कर पिरजीको जाको सुतस्य खुता यी निसे शनिले खुता यी तको च्याकेको निर्णय निसे महानगरमा सहल यहाँको ख महानगरपालिका प्रवक्ता शान्तराम पोखरेलले कथा सम्भावित अध्ययन नीति आइतबार नेमेसियाको समिति निर्माण यहाँको दो निमोनिया व छाती समस्या वगो खनदेमा बलखोया बयद अस्पतालले वगो बासी निहानिसे वासवयाका तनादिमा वरिष्ठ संस्कृतिविद निसे शताब्दी पुरुष सत्यमन जोशी स्वास्थ्य क्रमिक रूपमा सुधार जवाइसनको उपचार संलग्न चिकित्सक तेस ताको दो चिकित्सक तय कथौ जोशी उसे सुधार जीव वेक खतरामुक्त जेसुनचको ख ताको दो गुई खुदा देरुगोमा जोशी छाती जवपाके ल जमेजिया श्वास प्रश्वासे समस्या वयव अस्पताल पर्ना यागो ख पानी पाख्नस क मुनु भूकंप प्रक्रिया बिहुने को कासा मिटे को तर नियम माने माया को सरोज को सतारा दलिया सभासद तेतर क सतारू दलिया सतारू दल त सहमति बिहुने त स्वगु प्रचण्ड या डोप बैठक असफल जीवन विपक्षी पार्टी त आमरताले उनीको पाके तयारी व न्यानचोको बसे करेन दञ्जना पेमसित नेपाल मन्त्रीले नापाङको भूख कोतर नेपाल मन्त्री दबुडी से उहाँले पाइ मेको जाँच योजना भएको छ पलख नचल दिशा प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठव परिवार या तो बचे ना दिशा पसाव बने बले हाकुकु प्लास्टिक या मिचा या पलेसा कप वा फोय मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग के को कर पुलिगु छिगु दायित्व खा सेवायागु जिमगु कर्तव्य खा ये महानगर पालिका छी दुनिया फोहर सतक चुकावा गल्ली न्होनी लाथी वांचे गुबानी तोतिनु फोहर वांच भाता गुद खासे दुको वना फोहर वांच या सहर सुचुको सुया गुद्या गुहालियानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु ये महानगर पालिका या सार्वजनिक अपील छेय फोर सतक चुक गली वांछेगु गैर कानूनी खा थथे याटा ढासा ये महानगर पालिका छिता छिन याडो टका तक पीके फो ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग केको सबशिगु मंकासा मेट्रो एफएम वीपी फटिकुल करपुलिगु छिगु दायित्व खा सेवायागु जिमगु कर्तव्य खा ये महानगर पालिका छि दुनिया फोहर सतक चुकावा गल्ली न्होनी लाथी वांचेगु बानी तोतिनु फोहर वांच भाता गु थासे जगो वना फोहर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु सुथसिया न सजानिसे बनिसिया खिमुई तका नेपाल मण्डलले निको उप नेपाल मण्डल डब्लि चितवन लसको सेन्टर नेपाल मण्डलले थोनीको उप नेपाल मण्डल डब्लि नेवा स्वायत्त राज्य नीति आन्दोलन यानो भइचनको नेवा स्वायत्त राज्य मंका संघर्ष समिति ठोयवैको पहिला थो नवमी अर्थात पुस 15 गते त नेवा एकता दिवस अनिवर्गा तयारी यानो चौडो ठुसी नेवा एकता दिवस यात आन्दोलन यानो रुपे अर्थात संघर्ष यी रुपे यंकीको ख प्रधान हुने फोटो नेवा एकता दिवस यात आन्दोलन यानो रुपे अर्थात संघर्ष यी रुपे यंकीको नीति नका मिगा चोंगको संघर्ष समिति छगु मुज्या छिथि ज्याझो त कोछो हुतो ठिठी जाजोत लगाएको मोटरसाइकल रैली पत्रकार भेटघाट ट्वाटाले भेला मिसा भेला व्यापारी त भेला बुद्धिजीवी भेला अनेक पेशागत रूपमा भने त जपे तिथि तह यपे व्यक्तित्व विषय पेलाइएको तयारी जेसोटो ठो बाहेक सांस्कृतिक रूपमा जुलुस त पिथनीको अथवा जुलुस वहीको पहिला त पन्ध्रको नौ पहिला त नवमीको जुएको ज्याजुले सांस्कृतिक रूपमा बुझाइएको तक्न प्रस्ताव त वेचुन्छकोटो आखिर ज्याजो गजाको जुए कोथाउ हुनेको जुले ठो विषय त कया तय समिति चुनाव जैन चुनाव दिमा लिसे नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति छ कथकीय रूपे दुस्यान सुझको नेपाल खड्गी सेवा समिति या केन्द्रीय नायक मनोज नेवालिसे सल्लाह पेकेको छु उयो कति फोन सपोर्ट उयो तलसको सेवा पाक्यो भने मनोजजु तलसको सञ्चना जजलोपा मनोजु ज्याजो कनेन्से महावैपति अथवा नेवा एकता दिवस या त ठोक्सी सङ्घर्ष रूपे हनेको नीति देखा ज्याजो त कोसी रुङ्गोटो सुख ज्याको ज्याजो त डो गब्लेनिसे ज्याजो सुरुजी ओके बारे यसको जानकारी दिए दिए थो नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति पाखे थो ठुसी युग दिन याको नेवा एकता दिवस चाहिँ नि तयारी समिति छौ देखा उदु ओ तयारी समिति चाहिँ सङ्घर्ष समिति या पाखे खुमेस्यु परिचालन समिति निर्णय आएको छ अन चाहिँ झिठो भाषिक आन्दोलन लगाइजिया चौपी पैसा नि दिलवाना चौपी पास पनि उपरि न चाहिँ के पुचा मुङ्का चरौँ छौ तयारी कमिटी देखाउँदु ओ तयारी कमिटी चम्पी पास पनि छन् छौ छौ जिम्मा काउँदु निरन्त जिम्मी मुजा छना आठौँ न नौ बजी जिम्मूको बैठक जुट्याउँदु ठाउँ चाहिँ जिम्मू डक्टर फाइनल जुइगो प्रतिक्रिया गनगन त्वा भेलै आऊ गनगन गाँ भेलै आऊ अहिले जातीय खलफ जतै भेला सांस्कृतिक कमिटी भेला छिटी खेले जाएन चौपी नेवा आहाबी सेनामी बिजु ल फेर जाकामी बिजु नेवा जाकामी बिजु लै कति दक्षिण भोपाल समय चाहिँ पाँच टङ्का ठाउँ हिँड्ने भित्र जिम्मसँग चाहिँ डक्क पन्ध्र गते त कहीँ पनि ज्याजो जिम्मा पिट भएको थिएँ तर थुसी चाहिँ पहिला सिहा एक उत्साह हो गुडु पासिन एकदम ज्याएर लिएका मगा मचाउ खट ठाउँ चाहिँ जिम्छ गेना बाला गेङ्क्यु गेना पिङ्क्यु रे विषयलाई त्यो गु पद्मरत्न तुलाधर नेतृत्व दुगु आदिवासी जनजाति राष्ट्रिय आन्दोलन थियो वेकअप युनिसे चाहिँ छिक्पिङ गुथा सहकार्यलाई चाहिँ आज छिक्पिङ छ सिउगे दुल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाली कजी कठ स्थानीय बाबु पद्मरत्न तुलाधर स्वच्छ राज्य मङ्गा सङ्घर्ष समिति नके वेकअप युनिसे जानाए झिसा चाहिँ उखनु चिने माइलीगर मण्डला चाहिँ बानेश्वर तक पनि मार्च पास होइन चाहिँ प्रोजेक्ट आएको छु ल त्यहाँ पहिले अब आन्दोलन हो छिउ सङ्घर्ष समितिको आन्दोलन चाहिँ नपाउने हो थियो सौ खोजेको थियो अथे आदिवासी जनजाति राष्ट्रिय आन्दोलन यहाँ पास पिँदैन झिसा चाहिँ नेवा सहित राज्य मङ्गा सङ्घर्ष समिति यहाँ कि चुनाव ज्याजुले नभएको पिँदैन सचिवलाई जी तर थो वास्तविक खलाएको छ नेवा राज्य पलिस्ता आयो नीति नेवा प्रदेश सुनिश्चित आयो नीति नेवा त यसो चाहिँ थै पाखे चाहिँ चरम ज्याजो भावी स्थिति दुगा हो समाजको याउ मुखी थुसी चाहिँ जिम्छ हजुर जुलुस तजीवपट्टि जुलुस उजुलुस युपट्टि चाहिँ बल ए भरि त प्रेस सेक्रेटरी आयो दबाब दियो त्यहाँदेखि त्यो पहिचान विमुखर घात हुन्छ विमुख दबाब दियो किसिमको ज्याजो केन्द्र आउँछ आदिवासी चाहिँ झिटो गाली आयो घात नेवा चाहिँ छ युपट्टि चाहिँ शक्ति न के निमाले नि हजुर अथवा गु बस्नुपुली नेवा एकता दिवस या त सङ्घर्ष रूपे हनी उर्का छिक्पिङ कोचिना दिल ठु गु बस्नुपुरे उयो तपाईँको बस्नुपुरे उयो ख अथवा चाहिँ थिथि थासे मुना उयोपट्टि छुट हो अब जुलुस रूपे उयोला कोसी त जुलुस चाहिँ घनमुना गुली चाहेला उयोहरू चाहिँ जुन चाहिँ 9 बजे चुनेको बैठकमा कोची बुझी तर थुसी दोको पासकिटी छौ छुटाफुट गराएको छ सभा सम्मेलन यहाँ यो वक्ता डेटा नुवाका चाहिँ यी छिसँग चाहिँ छेउ मखु कि जुलुस तरौँ किसिमी जुलुस के निमा ल नि छे निमा एक दिवसीय किसिममा हन्यो अलिक उके चाहिँ छौ किसिमी चाहिँ छो राज्य पछि डर रूपी चाहिँ पहिचान यो संहित बिमयपी मनु त्यो लागि छ हाट्याजीमा त्यही किसिमी पासकिनु चाहिँ हन्यो ढापुडु आफू गएना हो नि भाइ जोको चिज हजुर चिसम चायामा अस्थल रहेन नि तर थुसी चाहिँ छिक्पिन त थाहा तँ जुलुस चाहिँ छौ त हजुरको जुलुस जी फया पक्को छे थाहा छ मुनाउँदा थाहा त सुह छ यसलाई जुई मुख चाहिँ छ रहेछ बसन्तपुरे मुना गुली चाहेला या फै फेन याउ ज्या छ थाहा छ मुना चाहिँ बोझै जुई मक्का ओ कुता कुता थिएँ त्यो कन्दै अथे मुजु थिए छदिय जुया चाहिल्यु अहिले त हजुरको जुलुस नै केन्यु छौ किसिमी राज्य पछि त हत्या बिउ ओ किसिमी तयारी जुन्छ यहाँ चाहिँ नउदु अहिले चाहिँ सभा सम्मेलन थिएन ख अनि उठाइ किसिमी एकता दिवस मखु कि आला थो अन्तिम अन्तिम घडी थिएन होला संविधान घटेन सुशी सुनिश्चितमा आऊ छो ढुङ्गा छो नेवा एकता दिवस ढुङ्गा न सायद मेरो परिस्थिति बोल्न आएन जिसो मेरो ज्याजो न पिट बिहा मालिक हो उसै लागि सङ्घर्ष समिति तयारै डु तर आज चाहिँ पास पिनु खै कठाउँ भएको पिनु खैकन बिचाया चाहिँ तरौँ जुलुस चाहिँ हिँडेको जी हजुर अथवा घु संविधान जारी जिट्याउँदो छौ सङ्घीन अवस्था लान चुटाउँदो नेवा एकता दिवस हन्त्याउँदो तर त्यो नेवा एकता दिवस नि त्यो गुली तयारी चाहिँ नापा जुइमा आउख गुली छिक्पिनसँग चाहिँ मुजा चना निर्णय याम आउख त्यो एकदम हो इले जुन चुटाउँदो उनमछि ज्याजो त छिङ कना दिल त्यो ज्याजो यामले चाहिँ ठुलीमछि ज्याजो त याम तर यी रासा मोटो गुल्टको सम्भव जुइ थिएन म सम्भव दु जुन चाहिँ क्यालेन्डर देखिदिनु न गठिक आएको नै नि चाहिँ ज्याजो त डुगा छिछि पाले पा भेला त जुइ मगला कार्यक्रम ल्याएन फुक होइन छौया टाइमे निथा छुट्याएन भेला जुइफु तर सङ्घ सन्धि जमी पास चाहिँ प्रतिनिधि एक ठाउँ हुने भयो गरे जिए भने जुइफु अथवा चाहिँ यहाँ सचिवालय कजी जिया चम हुने फु अथवा मेबी घटकीय पासी कवा या पासी न हुने फु एना हुने भयो निथा छुट्याए त्यहाँ भेला जुइफु कार्यक्रम त्यही हो जी तर गति कि पहिले पहिले सिक्किमसँग ध्याए भने चाहिँ एकै दिन लगाइएन चाहिँ नेवा एकता दिवस हन्यौरी एनाज गर्न मौजु छौँ आन्दोलित अवस्था नै खिस आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाली उक्ति चिठी ज्याजोले नै झिसँग बोटिकया झिला आन्दोलित अवस्था दु तर टक्क थासे चाहिँ हरेक किसिम चाहिँ मिलैयामा अवस्था भइहाल्छ नि अथवा जस्तै यहाँ सबै भेलाजी पोखाए भेलाजी अब थासे थासे चाहिँ पास पिए भेलाजी या नेवा एकता दिवसतिर घेन अब मनु हेर किसिमलाई सलाहजी ख नि अघि छिटो गाउँ हुन्छ नि माउन भएको अथवा टु बुङ्गे भेलाजी खोपेजी टिप्लीजी फनाजी अथवा टु येलेजी छोटक्क चाहिँ ज्याजो त जिम्सान तयारी याद हुन हामी हो जिम्मु मुजाला गुलगुली बुझे याद हुन जसले निथा पिठाए थाहा भएको दिनु उपरि आज बिन्दु बुझे मुजा चना कोजीको जी ठाउँ निचीभित्र जिम्सान तयारी या सिरेकी फै सिरेकी ढुङ्गी अलिक म पाँच तिनसम्म कुनै नि चाहिँ यहाँ थासे थासे भेला जु छिक्पिनसँग भनौँ छिक्पिनसँग यहाँ त्यो समाचार थासे सेमा आउन स्थिति डु छिक्पिनसँग ग्वालियामा आउन दु सञ्चार माध्यम पाएँ ग्वालि नै हेर्छौँ डु ओके तयारी जिम्मु एकदमै बाँडा जाइपी पास्पिन ठुसी एकदमै उत्साहित ग्वालियारका उचोपी यो स्वयंसेवक पास्पिन डु अथवा त्यो भाषिक आन्दोलन लगाइदिएपी मनु त्यसन चाहिँ नेवा एकता दिवस चाहिँ नखद मुखी समग्र नेवा जम्मी मुन यो छ युनिटी खोजन मको छिसा चाहिँ छो छब्बिस पाँच या तरौँ जाना किनफुट गएर आशको छिउ नेवा प्रदेश सुनिश्चित जी छिउ पहिचान लिने रह्यो किसिमपट्टि छौ जागरण भएको डु ओके यी एक जी एक दुनी मर्नी हेर्का चाहिँ एट हेरी मध्ये जिपी चाहिँ एकदमै चाहिँ उत्साहित जिया आन्दोलित जिया चुनाव अवसर चाहिँ जिमसम्म जिया झ्याकेन चाहिँ केन दिए हजुर मनोजु छि यी व्यादिल अहिले थोको नेवा एकता दिवस सङ्घर्ष रूपे छ आन्दोलन रूपे हुने पनि त्यहीँ तयारी जे चुनौ उके बारे जानकारी व्यादिल छिटो एकको शुभ दिए सन्तन एकको शुभ दिए सन्तन उयो मनोज नेवा नेवा स्वायत्त राज्य मका सङ्घर्ष समिति दुथ्यान जङ्गो तिथि कटक मध्ये छोको कटक नेपाल खड्की सेवा समिति पाखे प्रतिनिधित्व यन्त्रणा दिनुख छ ठोइले तयारी समिति गु त्यहाँ ठाउँ खाऊ तयारी समिति चलान ज्यान चना दिनुख छ उयो कहिले नेवा एकता दिवस तिथि ज्याजो त सुख गठित गाटेको दि विषयले कहाँ उयो कहिले सहल देखाएको छ र ठुकेली चाहिँ नेपाल मन्दिरले यिन कोचाएको छ ल नेपाल मन्दिर पाखे हुन त ओजाम बेटी छ पलखलिपा ज्याजो चना चाहिँ पासा श्रीकृष्ण दुनिया फोहोर सतक चुकवा गल्ली न्होने लाथे वांचे गो बानी तोतिनु फोहोर वांच तहता गो थासे जगो वना फोहोर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचेना दिश पस बोने बल्ले हाको को प्लास्टिक या मिचा या पलेसा कप वा भुआया मिचा जगह छेला दिश ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको कर पुलेगु छिगु दायित्व ख सेवायागु जिमगु कर्तव्य ख ये महानगर पालिका सजाओ तिति झालो बाल गुए देयता ये महानगर पालिका या सार्वजनिक अपील छेय फोर सतक चुक गली वांछेगु गैर कानूनी ख थथे याटा ढासा ये महानगर पालिका छिटा छिन याडो टका टक ब पीके फो ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको बालकनु सपिसिगु मंकासा मेट्रो एफएम वीपी क्रिटिकल निवास सरोकार जाजो निन्तो लसना दिमचित जी श्री कृष्ण जफु पखे लसको सनाको अभिवादनत न छि सोमबापटिको सो 8 बजे लिपान छि निवास सरोकार जाजो निना दिफै छि स बागिन जुए दिफै नेवातेगु सरोकार विशेष थगु बिचा पंकिगु नेवाती स इना चंगु ख नेवाती स न्याका चंगु अधिकार मुक्ति आन्दोलन छि नेवातेगु भाषिक संस्कृति सामाजिक लगाइत्या ख छि थगु बिचा रुपे पंकजी भई उगिन्ती जिमगुस डे फोन नम्बर 4232754232736 ले छि अवश्यन फोन न दिदिगु भला सकेतना नेवातेगु मंकागु मोर्चे रुपे न्हणुया चंगु नेवास यात्राजी मंका संघर्ष समिति ख उगु समिति या मिगय मुजा आ 15 गते यत नेवा एकत दिवस न्याकोगु नेवा एकत दिवस तका संघर्ष रुपे हनिगुका घोषणा यागुदु अले छिटी कथा जाजन फिटबिगुदु उ जाजोय अन्तिम रूप तास थौजगु बिगुका वेकम छन थैदिगु दुजुला विशेष न थुक्सी या जाजो ढिगु सब यागु सिबेन जुलुस प्रदर्शन नै त पहिलो प्राथमिकता बिगु अले प्रदर्शन दक्ले तरुङु आकर्षण दक्ले तरुङु केन्द्रबिन्दु यागु जितका वेकम छन थैदिगु ई तस्को मोडनी वेकअप नुगु लाठी जम्मा ठौ जुइ दुङ्ल 7 गते ठौ सोमबार जुइ दुङ्ल आ 15 गते वेकअप नुगु कार्यक्रम गु नेवा स्वायत्त राज्य दका घोषणा जुगु दि यात लुमका एना वेतुङ नेवा एकता दिवस ख तत्कालीन अवस्था दोस्रो रङसला दोलन दोम मनु त दोस्रो रङसला सेक मनु त मुना नेवा त मुना नेवा स्वायत्त राज्य दका घोषणा यागु खसा अले उहे दि यात लुमका नेवा एकता दिवस दका हनावे चुङख नेवा एकता दिवस हनि गुजले पुजे हनि गुज्याजुल किपली हनि गुज्याजुल अथे खुल्ला मंच अर्थात चक डब्ली हनि गुज्या जुइ दुगुदु अथे बसंत फुली हनि गुज्या जुइ दुगुदु गुजला त थिति कथया ज्याजो यागु छली थिति कथया ज्याजो हनिगु दिवस यात हनिगु छली ठगुने या नेवा एकता दिवस यात न छगु कथय संघर्ष रुब्युख अबले संविधान सभा निकोगु निर्वाचन तत्काल नतिन जक सिरगु अले पहिचान पक्ष धर्त पराजित जुलदका सन्देश तोन चंगैले पहिचान पक्ष धर्त सुंगु चंगु मर्ने दका संकेत बिगु नीति दका नेवा स्वायत्त राज्य मंका संघर्ष समिति ठगुने बसंत फुली मुना जुलु सेना अले कोचाको खाल उबले ज्याजोइदन छगु संघर्ष रूप दका वेकम छन धैदिगु खाल ठुक्सी संविधान निर्माण या अन्तिम अन्तिम यी थिए थेनाचुङ्लु गु घोषित मिति अर्थात माघ 8 गते यदि घोषणा यागु खसा संविधान निर्माण यागु खसा जारी यागु खसा अन्तिम इले थेनाचुङ्लु माघ 8 गते युकु मुवालिरुङ्गु गु अवस्था माघ 8 गते खेतला छुन कानुनी बन्देज मखु संविधाने उल्लेख जचुङ्गु मखु या वैधानिक रूप छु गन उल्लेख जचुङ्गु मखु ठो माघ 8 गते संविधान जारी यागु ढागु ढेगु छोकथ राजनीतिक प्रतिबद्धता ख दल नेतृत्वगु उकी माघ 8 गते संविधान जारी यागु ढेगु छौ पक्ष धर वना चुङ्गु विशेषना सत्तारूढ़ दल नेपाली कंग्रेस ओ एमाले माघ आठ गते गुगुना हाल्ते संविधान जारी का खनाचुंगो अवस्था दुसा सहमति मजुको अवस्था बहुमती प्रक्रिया हुने उठेका ढ्याचुङ्गो छखे सत्तारूढ़ दल गुपिङके संविधान सभा द्वितीय बहुमत डु वेकपे वो लाइन होनाचुङ डु सार्वजनिक रूप नोनाचुना डिग डु अले तयारीको ठन ह्याउनाचुङ डु मेखे एकीकृत माओवादी लगायतिया प्रतिपक्षी दल देश सहमति बिना या संविधान जारी थप्छ स्वीकार या फेम खुटका आन्दोलन ज्याजो घोषणा या गुठ तयारी विगनसे तीव्र रूपमा उड्दो ठुक नेपाली राजनीति पार्टी त निगु ध्रुवे ध्रुवीकृत ज्याउन चुङ्गो अवस्था नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति न थप्नुको अधिकार नीति ढका नेवा स्वायत्त राज्य नीति ढका नेवा एकता दिवस या त वैगु पन्ध्र गते या त छौकठ आन्दोलन रूपे हन्ट्याङ्गुडो ठो राजनीतिक पृष्ठभूमि ठो इले नेवाटिस या चुङ्गु ज्याजो छिटो गठित आया चुङ्गुडो छि अब किन फोन नडिसन जिमकिसले फोन नम्बर 4232354 2323 73 छ अल ठगु भिसा फुङ्का दिशा छिगु सरकारी विषय संविधान निर्माण प्रसङ्ग नेवाटेको मुद्दा नेवाटी सैन्य चुङ्गु गतिविधि अरे वो बाहेक न नेवाटेको ठिठी पक्ष क्या थगु भिसा फुङ्का दिफै ठैचुली टेलिफोन सुसापु दे दुङ्गु दु वे गए लिसनिङ गर्न पक्ने जो जोलपा जी सुदा इन्द्रप्रसाद जी हजुर पाथे धैदिस इन्द्रप्रसाद जी बबरबाल नेवा एकता दिवस आन्दोलनले रूपे हान्यो यहाँको नेवा एकता दिवस नेवा राष्ट्र नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति यहाँको चङ्गुठो नेवा एकता दिवस त्यो नेवा एकता दिवस स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति गरे एक पार्टी खटक त मिलाइ जा भने जचौँ खा भोकी थियो शरीर जीव शरीर नभए किसिम बनौट जचौँ खा तर एकता दिवस सङ्घर्ष रूपे हुने गाथा ल अथवा के गो कम्युनिस्ट पार्टी टु काङ्ग्रेस पार्टी टु अथवा छिउ शरीर लाडु टुटिटु काङ्ग्रेस कम्युनिस्ट पार्टी एउटा सरकार सङ्घर्ष या चाहे जिमको एन वेकर सङ्घर्ष रुपियाँ उनीहरू घाटै ल तर ऊ लाड टुटि चले झिलको मजी ऊ चाहिँ स्वय भाग्दैन काङ्ग्रेस कम्युनिस्ट त्यहाँ छ गु किसमा साथ दिए स्वय भाग्ने एकता दिवस सङ्घर्ष रुपियाँ हान्यो अनलि वया आदिवासी जनजाति राष्ट्रिय सङ्घर्ष समितिमा आन्दोलित जचौँ टाइम चौँ इल्याइदेऊ संविधान हेर्नु लागि संविधान सहित संहिता संहिता सहित संविधान हेर्नु लागि फुक आन्दोलित जचौँ ठो सारा जनता त आन्दोलित जचौँ ठो पहिचान पक्ष दर्ता के विषयलाई दिन्छौ निरन्तर इतिहास छौ चिता गर्न कने जिउला तस्को चिया गर्न भजन लाइमक ट्रेन जाँठ भतिजा यी काई ढुकी निरन्तर इतिहास खट राणा शासन विरुद्ध आन्दोलन ल्याउन लागि नेपाल कम्युनिस्ट पार्टी 2004 साल स्थापना छु ल घु नेपाल कम्युनिस्ट पार्टी नेमो च्याम नेवा त मिले ज्या गठन ल्याउ खोइले यदि वो नेवा त्यसमा नेपाल कम्युनिस्ट पार्टी मेटिन नेवार घाट जोसा थौ नेपाल कम्युनिस्ट पार्टी नेवा देवे खै तर विडम्बना थौ नेपाल कम्युनिस्ट पार्टी ब्राह्मण भात देव पाकेर आउन यसरी राणा विरोधी अभियान झ्याक्दा नेपाल कम्युनिस्ट पार्टी स्थापनाले या त तर राणा विरोधी अभियान झ्याक्दा सुपुराम देवले छिसा ढगा ढालले जुलुस हुने हो जुलुस झ्याक्यो हजुर हेलो ज्यू धैदिस जुलुस झ्याक्यो ढगा जुलुस ल्यायो निर्णय या त निम कम्युनिस्ट पार्टी केन्द्रीय नेता त निम जग्गा सम इङ क्लब सम जिन्दाबाद ढगा निरोडी गेट जुलुस सूर्या त समस्या इङ क्लब समस्या जिन्दाबाद ढगा निरोडी गेट जुलुस झ्याक्याकु उहाँले दरबार हाइस्कुलले झन्ठाउले ट्याक्क दरबार हाइस्कुलले हार्दम जो टाइम ला त मस्तो भारेर त्यहाँ सोला समस्या इङ क्लब समस्या जिन्दाबाद ढगा नाटकले मस्तो भारेर भए सकियो हुन्छ ए बाबा कचिमसम्म जिन्दाबाद दा ढका जिउ जिउ ढगा नेम चाहिँ मस्त आग्न तपाईँ जो कि आग्न इङ क्लब जिन्दाबाद ढगा त्रिचन्द्र कलेज ज्ञान थिएन त्रिचन्द्र कलेज ज्ञान छ दरबार खबर हुन बाहिर जुलुस आइरहेको छ महाराज बाहिर जुलुस आइरहेको छ पुस्तका के भन्छ त जुलुसले इन्कलाब जिन्दाबाद भन्ने नारा लगाएर आएको छ महाराज ए जगातुने हल्ला खल्ला जुल राजाने परिवार है तुने इन्कलाब जिन्दाबाद भनेको के हो मसिलो राख्नु त्यस इन्कलाब जिन्दाबाद देखाते हो उके छुके निकै या त सुना मसु ल बुझ के भनेको इन्कलाब जिन्दाबाद भनेको के भनेको आग्रह बुझ बल्ल टिक्ला इन्कलाब जिन्दाबाद भनेको परिवर्तनशील जिन्दाबाद भनेको सरकार जुलुस ज्ञाना चुनाउ कि भित्र तुरन्त सरकार आदेश चुला ल पक्रेर टुल्लिनु यिनीहरूलाई अब कमान्डर इन चिफ नरशमशेर चलगो यहाँ घर निमेष जना पुरा मिला यजुले छिस ठोटुक्यो माटो इतिहास नारागारी छवेज कक्षी शोषित पीडित झन्टै त मुक्ति नारागारी इन्कलाब जिन्दाबाद ख कयौं कयौं आन्दोलन त जजाउँदो ठोनारा ठोला सरकार यजुले छि नेपाली जनता डेट नेवा डेट फमाइला गटाउँदो हमेसा जुलुस आयोजन यहाँ ठाउँ ठाउँ नारा त्यही हम्सा ऊ नारा गारे घु नारा सिंहबारी टेब्लेट चुना झ्याकी उडाएको हो बलटारी टेब्लेट चुना छलफल आयो नाराका वास्तव नेवाते त मुक्ति आयो खगारे छ त्यो नारा लगाएमा इन्कलाब जिन्दाबाद यसले आठो घु झ्याकी चौडो आन्दोलनी रूप अझ नेवा एकता दिवस यसलाई जुलुस सरकारी त फर्क घोषणा आउनु ठाउँ यसले हो जुलुस छौँ नारा लगाएमा छिस इन्कलाब जिन्दाबाद सुभाडु वेगो ख इन्द्रप्रसाद श्रेष्ठ बौर मलम फन्ना डिगुजुल वेगन थगु बिसा फंका डिगुजुल अठे छिन थगु बिसा फंका डिफे जिंगिस डि फोन नम्बर 4232735 4232734 चले फन्ना दिस नेवाटेगु सरकार बिसे संविधान निर्माण बिसे अले नेवाटेगु संस्कृति निसे आर्थिक सामाजिक व ठिठी पक्ष तका थगु बिसा फंकी गु ठो नेवा सरकार जजुले छि थगु बिसा फंका डिफे ठौ संविधान निर्माण या झोले तीव्र रूपमा बहस जुचुङ संविधान निर्माण यसले राजनीतिक दल त ध्रुवीकृत जुवाउन चुङ अहिले राजनीतिक दल त मखु सचेत नागरिक त न ध्रुवीकृत जुवाउन चुङ अवस्था अहिले थप्नुको अधिकार मा ढैपी व अधिकार आवश्यकता मर धैपी दठी ध्रुवीकृत जुवाउन चुङ मुटु नाइस चुङ ढाइबले सक्षुन अधिकार संविधान सुनिश्चित जितका ढ्या चुङ दो प्रधानमन्त्री निषेकया सरकार या मन्त्री तेसो निषेकया राजनीतिक दलीय नेता तेसो न आयु संविधाने सक्षिनो अधिकार सुनिश्चित जी ह लगातार रूपमा नहुन चुङडु सार्वजनिक रूपमा अभिव्यक्ति बिहे चुङडु अले माघ आठ गते संविधान गुग्न हाल्ते वेटका सरकार पक्ष धरे दल तेस ढया चुङडु यी तस्क मजगदनीको अवस्था थो अभिव्यक्ति बिहे चुङ्गे त छिगुक ठिका चुना दिगु संविधान निर्माण संविधान धेगु छिगुन सरकारे विषय सकल नेपाल पिनुको सरकारे विषय अले मेमीको डेय मन्टेको नीति चासो विषय जुइ फो छिगु प्रत्यक्ष रूपमा सरकार जुइ छाकि म संविधान धेगु डेय मूल कानुन ख गुगु मूल कानुन ची मूल कानुन निर्देशित अले मेउ सहायक कानुन त इन नेमावली निषेकया दक्कु चिज प्याउँ वे आधारे मुलुक झ्याइगु खा ऊ संविधाने छि छुयाडु छिया मरु छि व्यक्तिगत रूप छुयाडु छुया मरु छि सामूहिक रूप छुयाडु छुया मरु छिगु भाषायु ख छिगु संस्कृति ख छिगु समाज ख फुक्क फुक्क ख दुझाइगु ओ संविधान ख उके निर्देशित याना दैगु दे उके छिन अप्न प्रत्यक्ष रूप सरकार दु संविधानीय सवाल संविधान निर्माण सवाल नेवातेसो याना चुङ्गो अधिकारमुखी आन्दोलन सवाल आदिवासी जनता त्यसो हेर्न चुङ्गो आन्दोलन सवाल सरकार पक्ष आठ गते संविधान जारी या गुटका तयारी नचुङ्गो सवाल अनि विपक्षी दल त्यसो आन्दोलन या गुटका तयारी आगु सवाल हरेक सवालले छि ठगु विचार पङ्गटी भई छिटो गठित आया चुङ्गो डु ठौँ राजनीतिक परिस्थिति गुक पक्ष निहाउन चुङ्गो डु छि गुक कठ महसुस हेर्न चुङ्गो दिगु डु थप प्रसङ्ग टक्का छि ठगु विचार पङ्गटी दिगु निति अब किन फन्ना दिदैगु होला सकेत न छिगु सरकार विशेष नेवा सरकार ज्याजुले छि नेवा सरकार ज्याजुले छि बेदिगु अभिव्यक्ति थिगु अब किन छि कनदिगु ख व समाज रूपान्तरण नीति व्यक्ति विचार परिवर्तन नीति हरेक दृष्टिकोण व बालगु ज्याजुले अरे छिगु ख यो को हिपा वे छिग फन्न दिदेगो भला सकेतना ठुक्सी या नेवा एकता दिवस यत आन्दोलन रुपे हनेगुटका गस्न्याउ खस आन्दोलन रुपे हनेगुचले ओके तयारीको थम छगु परिचालन समिति नडेगु ख उगु परिचालन समिति या कजी मनोज नेवा खड्की जुयादिगु ख अथे दुजले नरेश ताम्राकार सुजीव बजवसारे सत्यनारायण डंगोल सुरेन्द्र महर्जन उमेश स्थापित चुनादिगु दो ठेजुले टेलिफोन आख्न सुसफु देदुगु दु जजलपा जजलपा सुधे गर्नु थे जी मंजूर मंजूर जी दैदि छ हजुर नक्ति छ दैदि ने संविधान सभा दै चीज माग आठ गते वही रगात खला तला माग आठ गते ल वही पक्का तर तो गुली साल यो माग आठ गते सत्तरी एकहत्तर साल बहत्तर साल तिहत्तर साल पचहत्तर साल अथवा गुली यो चाहिँ माग आठ गते हो निश्चित मोरो थो माग आठ गते धगा संविधान यो छिटो थो फला नै पटि थल रहेन जी ऊ जिया छौँ ढोका माई खाने भाँडो क्या जनता त मिखा छुवा मिखाले धु छुवाका संविधान वै संविधानमा संविधान त संविधान छिटो चाहिँ झिउ अधिकार सुसम्पन्न यही हेरेका छिटो चाहिँ जुन थो चाकु फेकाटो ढु वास्तविक ऊ चाहिँ छिटो चाकु फेकाटो मुखु कि ऊ छिटो मिखा धुन छुवाका ठाउँ छ ऊ संविधान यो नारा तया इन्सम मोजियाना इन्सम थ कति लाका थ त चाहिँ छेला नै चौँदो ओजी सन्ट्रीमा आउँदो ठो संविधान छिटो आवश्यक नम्बरहरू संविधान दया छिटो छुन होइन मुखो संविधान मर्या छिटो आँटेको छुन जुन मुखो ठो स्याम झिसँग चाहिँ नि समय अति आवश्यक चिज चाहिँ छिटो चाहिँ माओ चिज ठो संविधान दिन मुखो मलाई छिटो चाहिँ आवश्यकता त्यति पुर्तिनु यही मुखो खालि ठो नाराज ख उसले ठो ठुकिरो चाहिँ लिउँदो छु भने मैले चाहिँ सोचेँ स्वेपले ठो संविधान चाहिँ तिमी त छिटो भिन मुखो अथवा तिमीसँग चाहिँ संविधान कायम न यही मुखो संविधान होइन मुखो ऊ के थोजीसँग फेकीमा आउँदो अलिक छ त होइन छि ठाउँ नेवा जनजागृति रूपमा ठाउँ जुलुसमा धाउँदो तर ऊ चाहिँ जुलुस जुलुसी विषय धाउ छ प्रचार प्रसार कसै मरू मलाई छन् ठाउँ यसलाई हेरेर प्रचार मरू प्रचार मेट्रो एकमा बाहेक नि नभए मरू अब उही जग जी नेवा एकता त्यसमा हाल्छु नि जग जी जी थन्छ एकतालाई या फुझ सक्य मरु एक त झिसँग चाहिँ नेवा एकता जग या मुखु कि झिसँग त नेवा सोनिगले चौँ कि नेवा बाहेक नि सोनिगले चुना छौँ कि तिनै छौँ कि नेवा तिर्न कगाने कि माथे छौँ जी थो ढाकमा कत हो सोनिगले तिनै छौँ कि नेवा त्यही त चाहिँ झिसँग नेवा ख छिपी वार नेवा भाषण जस्तो ख लाग्छ नै जुन त चाहिँ काठमाडौँ छौँ कि नेवा त्यसँग बाहेक यन्त्रो जिम त चाहिँ स्वीय साङ्गठनिक रूपमा जिम त चाहिँ प्रयोग यन्त मरो उयो चाहिँ सहमत मरो गाइदिने यो बोटो अब के थुजीसँग वाचा कि माथि नेवा नेतृत्व वर्ग त्यसमा ठुलै धारेका मन्जुर फङ्के दिएको छु ल छिन थक भिसा फङ्के दिफै जिम्बिस दिए फोन नम्बर 4232735 4232736 छठ ख लुमङ्कीमा थैले मुलुकै संविधान मरुक मुखु अन्तरिम संविधान दु अन्तरिम संविधान लागु जु अले आ हेगु धागु संविधान दिगु नुगु संविधान ख गुगु संविधान दिगु संविधान सभा हैगु संविधान ख संविधान सभा संविधान हैगु दिगु वो मुलुकै नीति आटकै इतिहास सोल्दासा छुन मुलुकै नीति ओ संविधान सभा हैगु संविधान दिगु छ ख लिपलिप केही त संशोधन यापट्टि म्यौ प्रक्रिया जुल्ला छ तर संविधान सभा हैगुपट्टि संविधानले त सक्सिनो स्वीकारे जुगु संविधानीय रूपले नलाकेको चलन दु अले ऊ लोकतान्त्रिककरण अर्थात् जनता या मत आधारे जनता नीति जनता है देखुगु संविधानीय अर्थ काई उखी आ जनता नीति जनता है देखि धागुपट्टि नुगु संविधान गु संविधान ख वो संविधान या सवाल के छिगु सुपिसाडु गु माघ आठ गते ढेगु वैगु माघ आठ गते जारी या गुटका सत्तारूढ दल कंग्रेस एमाले पाखे ढेचुङदु वेक अप सभा विशेषमा प्रक्रिया हुना दुईटै बहुमत पाखे हे निर्णय याटन थपि तयार दु संविधान झेटना हे गुटका ढेचुङ अवस्थाका ठेजु लाग्नु मेम टेलिफोन सपु दिन गुगदु जोजलपा जोजलपा सुधै गर्नु थे जी दीपक तुलाधर दीपक जी रेडी बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक काल चुयाटो एना नेवा भैसो छोले को अधिकार मो आओ या छो कांग्रेस हो ये माले ख उबले न इपीए ख आना इपीए ख इमसा बीठे चुओ कि मोचो उल्ट को मखो नेवा राज्य नाटक बीट नुगले श्यापी मनुटे सो अधिकार बीठे चुला और जब सभासद तेसन का नोलेज का वाचा का स्वसा बाली थे तागत सो इमसा ठाठे बीठे चुला नेहू प्रदेश था चाउ प्रदेश था झावे दासा चिता मागो अधिकार ख सो इमसा अधिकार बीठे ताल चीज तो सभासद तेसन गुलत के तय करना 47 साल संविधान है ये नगर पालिका घुस जाए नेवा भैंस को चलाया था आखो गो छ नाम वाठम छ नुगु चाहिँ त्यो चाहिँ सभा संसद चाहिँ परिवर्तन याव लागि नेवा भएन हेगु लागि छ त्यहाँ बिर के सुस्थापित अयो अनुरोध दिया त न त्यहीको कुटटक मया आन ठुस बिथे त्यहाँका ठुवे प्रति छ चाहिँ दिलचस्पी त्यहाँ छ ठिक जुर गाटाको गुल्टको उचित दि उसको चाहिँ कि मासे तँका ठो सभा छ त्यसमा खासमा अझ आदिवासी जनजाति फुक्क सभा छ त्यसमा छ ठिकको छ अझ बानलागा धर्मसकेजी छिटो शुभ वैक धर्मसके यो नागबालाउँ फोन नदिएको छु अध्यात्म मिटेल फिल्म सपोर्ट दिनु गुक्दु जो जो लपा अन्नकर नराल नेवार राज्य दिउ शब्द छौ बिटा चाहिँ ठाकुर सा ठुमटा ठुमटा चित अधिकार बिलार बिए मुखनी थु बिर गाजन आसिया छ सन्चन चान्छे मोरो आ चाहिँ जे बराबर नाप्न त्याज्नु दुके नेपालले चाहिँ राजनीति चाहिँ अधिकार क्या जातक प्राप्त जिनला सम्पूर्ण राजनीतिक अधिकार हो बोलका आ माव अधिकार यो छला रहा जनजाति त्यो चाहिँ भाषिक अधिकार जातीय अधिकार का संघीय अधिकार का थोदि गएका थो अधिकार दियो चाहिँ स्वीट माउका इन्छजिके बीका इपिजिके आन्दोलनले लगेजिका जिन चाहिँ अझ मिग्न तयो दो माउबारी नटके सक्रिय लगेजि मुख उठाउन माउ मर्नी ठो संगीतारी हो उठाउन माउ मुख सुइ छ नि होसेला या माउबरी खख वन गन चिता चाहिँ जुलु जगे गाटो खस बे चाहिँ मियो चाहिँ छु मुखनी ठो चिसा चाहिँ ठीक मुखनी आज जी माउ संघर्ष दियो चाहिँ आन्दोलन दियो जातीय आन्दोलन ख थयो दैसी छ चाहिँ आन्दोलन ना ठो चाहिँ चिता चाहिँ संगीत प्राप्त जीव चाहिँ चान्स हे मरो सँग छु चाहिँ सम्झौन चाहिँ टस्कम चाहिँ म नबिसाले पखाबु लगाला छु मे उ ख आठो आसन चाहिँ उलिए नबिसाले पखाबे के चाहिँ आस जुस जगे ख मखला नत्र दियो दोसा ठो 15 गते आन्दोलन छु जी मुख खला अहिले जिता गुब्री छु चाहिँ सकारात्मक चाहिँ खौ औ दो ठोसी चाहिँ अपष्ट नुवा क्यो मुख तापटी ख तो टस्क बाना ख का ओखन चाहिँ अचने पन असने भेला गुना मखला ए का अनला चाहिँ डबुली जाक न वन सटल वन सटल वन सटल वन सटल का डबुली ल चाहिँ पाच बिज अन चाहिँ डके बाटल गन मिस नेपालले बेठेन तुया ओ इमो चाहिँ वगाप्नो खास बेटा त सुन ओ खै मुख अनला परमुटने भाषण जिन्ता जिक ओ ख इम साथ नि प्रचार याउन परमुटने भाषण दाउ ख जिन परमुटने भाषण जिक जिन्ता आउनु ख तर अन्न जुआतुन सुरा छ मे ह्या क्यु पहिलो अप्या ख हि क्यु अ यो कार्यक्रम मुनु चुङ मुख मुनु मु ओइ मुख का मला अच्छा ठुसी तने कम मुनु टेटा जिक नुवा क्यु राउ छनि उ बाना अले आना चाहिँ नि नापा इटुम बाले याबले सारा नि त त डब्ल्यु सट आ चाहिँ इमटा खार्को हाकल का थो स्वयं उपरी गर्ने का खारको खाएको लाइक मुजुनि ठोन्जे त सुइट जब इन्सान संविधान छिसा त यो प्रिय संविधान उसलाई अहिले पनि छिसा इन्दा चाहिँ खारको खाएको स्वामको खाएको ख ओके 15 गते कार्यक्रम खारको खाएकिन बन्द या टकाटा छ नि माना जब इन्सान संविधान है अहिले छिसा इन्दा खारको खाएको ठ्याक्नु ठुले सुभेरु मैको खसन्त्रस छ कि थोनी जजुले दुखले लिपाउ बुटी के दुमिसके वेको जिज्ञासा पाकी हो नि वेको खम्पाकी हो नि अहिले इज नो फिटिङ डु जोजो लपा संविधान शिविर छौँ अधिकारले बिएम सोसो आटेको छौ कसो छुल मिठी मैले कसो बुझा छुक्यो खाली भए छु त्यो जातीय पहिचान सहितै उसलाई हिजो छु मुहिमसँग मुखलाई मेरो कमान हिजो छु खै ख एज नि त्यति बिए मुख छिसन ठुके संविधान वास्तै हाले जे म जिरुङ्कुल अनि मेरो सोचि शिक्षा टाइम न कमजोर नै छुरा चाहिँ राख्छ नि आठो चिन हाम्रै चिन्नेवा कार्यक्रम जीवले नि नेता हापी हाप्दे लिएको भएछु नि उका जी गुल्न जी सोया बन हामीले दिपा डक्को जिल्ला ठेका जुन यो माइक टुक जुन धन्दा किन छोट हेदिन छ भएछ मतलब माइक जुन लागि भएपछि खुवा किन लागि भएपछि यहाँ पनि जी अन खोन जुन डो एजुली दक्षिणा टु नेरेटेसन बन चिउटा टे न पो भए मलका जुल ठे एपि पहिलो बे चुन चुन माला थु घटना बराबर ज चुन दु ओखन ओखन छ जी मान्जे ठाकुर न एजुल बेठाले एज चुन जुली एपि नेरे थापि देखे पहिलो भए मा इन्द्रप्रसाद श्रेष्ठ मन्जुर जुल दिपक लगर अथवा धर्म साकी सन्तराज साकी ऊ बलराम चित्रकार बटिकाइदिउ जुल उहाँको पनि छ थक विचार गाइदिउ जुल प्राविधिक रूपमा ग्वालनादीमा पूर्ण महर्जन ज्याजुले बटिकाइदिउ छि नाप जजुन नन्दन जी छिटो न युग शुभ विषय थोइन्ते जिस लोकेशन जे अपना बायोनि गुज अपना न थोइ त बे शुभ ओ सरकते पखु सिबे न कि तबई न बाज बई ओ पे मनु मनु सिबे समूच दुनिया न राजते पकूसले न गीता बोई न बाज बोई तो बे मनु मनुष्य समूचिया न राजते न तमी गई न चीले जाको जाता है न गई वो डूब दी वो चीती अवश्य वही अवश्य वो डूब दी वो चीती अवश्य वही अवश्य तो सरकते पकू सी बेन की थपई न बात बोई वो काम संपदी मकु अल्याख खा लही सुना गोलाम सै फसी मकु ये जय सुना ये जय सुना वो काम संपदी मकु अल्याख खा लही सुना गोलाम सै फसी मकु जितनी है दुहे से आओ ही से सोंगू काम वो खादने वो साई ना वो लोक तंत्र यानुखा वो खादने वो साई ना वो लोक तंत्र यानुखा वो सरगते पकूस बेना की दबोए ना बाद बोए मनु तब्यक्त दे वो खात सुखा सुखा सुखी मनु